नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। स्थानीय समाचार विस्तारमा पूर्वी चितवनमा रहेको अंश मनोरञ्जन केन्द्रले रत्नगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ खैरेनीका नवनिर्वाचित पदाधिकारीहरूलाई आज बधाई तथा स्वागत गरेको छ। स्वागत कार्यक्रममा बोल्दै दुवै संघका अध्यक्षले पूर्वी चितवनको पर्यटन विकासको लागि व्यवसाय बीच एकता आवश्यक रहेको बताएका थिए। कार्यक्रममा रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्रालले पर्यटन विकासको लागि सम्भावना बोकेका क्षेत्रको पहिचान गर्नु परेर त्यसका लागि संघ तयार रहेको बताउनुभयो। पूर्वी चितवनको विकासको लागि कृषि र पर्यटनको विकास गर्न जरूरी रहेको बताउनुभयो। उद्योग वाणिज्य संघ खैरेनीका अध्यक्ष गुणराज श्रेष्ठले पेसागत सुरक्षाको लागि व्यवसाय बीच सहकारी आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा केन्द्रका प्रबन्ध निर्देशक गौरीश्वर सापकोटाले पूर्वी चितवनको पर्यटन विकासलाई टेवा पुर्याउन रत्नगरमा सुविधा सम्पन्न मनोरञ्जन केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो। कार्यक्रममा कुखुरा व्यवसायमा पूर्वी चितवनका अध्यक्ष रघुनाथ भट्ट, रत्नगर औद्योगिक वाणिज्य संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, संघका वर्तमान महासचिव देवेन्द्र कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो। कार्यक्रम केन्द्रका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भएको थियो। पूर्वी चितवनको पिठुवा आड स्थित बिन्देश्वरी निम्न माध्यमिक विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीहरूलाई रोटरी क्लब अफ नानकटले आज शैक्षिक सामग्री सहयोग गरेको छ। चेपाङ छात्रावासमा आवश्यक रूपमा अध्ययन गरिरहेका 27 जना चेपाङ विद्यार्थीहरूका लागि क्लबले कापी कलम छोला पंखा गरी 25,000 रूपियाँ बराबरको शैक्षिक सामग्री वितरण गरेको हो। विद्यालयमा आयोजित एक कार्यक्रमका बीच क्लबका पदाधिकारीहरूले विद्यालयका प्रधानाध्यापक भीम प्रसाद खनाललाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन। रोटरी क्लब अफ नानगढ़का अध्यक्ष दिलीप पियाको अध्यक्षता तथा डीजी रविन्द्र कुमार पियाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा उत्तम लाल चुकी, इन्जिनियर भोजराज कडेल, जीवन पिया, ऋषि नेउपाने, मनोज शर्मा, रोशन पिया, मन पिया, रीता कडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं जग्गादाता धनबहादुर वाइवा, विद्यालयका शिक्षक ईश्वर प्रसाद खनाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। सो अवसरमा बोल्दै क्लबका पदाधिकारीहरूले आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाएको विद्यालयका प्रधानाध्यापक खनालले जानकारी दिनुभयो। गाम्बेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाहरूलाई आज आफ्नै घरमा सारिएको छ। 2 वर्षदेखि रत्नगरको जयमंगलामा घर भाडामा बस्दै आएका बालबालिकालाई रत्नगर दश मंगलपुरमा घर बनाएर सारिएको हो। जयमंगलामा रहँदा पञ्चकन्या उच्च माध्यमिक पढ्दै आएका बालबालिकालाई आफ्नै घरमा सरेपछि मंगलपुरको पञ्चतेज ज्योति राठवीमा भर्ना गरिएको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो। सो विद्यालयमा 40 जना बालबालिकालाई भर्ना गरिएको उहाँले जानकारी दिनुभयो। भर्ना हुन आएका चेपाङ विद्यार्थीलाई विद्यालयले कपी कलम र अभ्य टीका लगाएर स्वागत समेत गरेको छ। विद्यालयका अध्यक्ष हरिप्रसाद गुरूङ र प्रधानाध्यापक रामबहादुर मकनले टीका लगाएर स्वागत गर्नुभएको थियो। केन्द्रले सहयोग संकलन गरी मंगलपुरमा 6 कोटे भवन निर्माण गरेको छ। 8 लाखको लागतमा निर्माण गरिएको सो भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको केन्द्रका अध्यक्ष शर्माले जानकारी दिनुभयो। केन्द्रको चेपाङ उत्थान अभियान अन्तर्गत अहिलेसम्म 151 जना चेपाङ बालबालिकालाई विभिन्न स्थानमा राखी अध्ययन गराइएको केन्द्रका अध्यक्ष शर्माले जानकारी दिनुभयो। रोटरी क्लब अफ नानगढ़ले आज दाहखानी गाविस 7 खेतबारीमा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा 195 जना बाल बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षण गरिएका बाल बालिका मध्ये अधिकांशमा कुपोषण, कमतल भएका, घाउ खटिएर आएका तथा भीड़बाट लडेर घाउ बनेका जस्ता समस्या देखिएको शिविरमा खटिएका बाल रोग विशेषज्ञ सन्तोष संजोग श्रेष्ठले बताउनुभयो। अशिक्षा, अज्ञानता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित खेतबारीका बालबालिकालाई सहज रूपमा स्वास्थ्य सेवा दिने उद्देश्यले रोटरी क्लब अब नानगढ़ले बालबालिकालाई नै केन्द्रित गरी शिविर राखेको क्लबका अध्यक्ष सोनलाल प्रधानले बताउनुभयो। अधिकांश चेपाङ समुदायको बसोबास रहेको यस गाउँमा स्वास्थ्य चौकी भएर पनि बालबालिकाहरू स्वास्थ्य सुविधाबाट वञ्चित थिए। गाउँमै शिविर सञ्चालन गरेकाले धेरै बालबालिकामा राहत मिलेको राष्ट्रिय प्राथमिक विद्यालय खेतबारीका प्रधानाध्यापक प्रेमबहादुर बरालले बताउनुभयो। विद्यालय आउने मध्य हरेक दिन दुईदेखि तीनजना बालबालिकामा बिउसुने समस्या भएको उहाँको भनाइ थियो। शिविरमा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डाक्टर सञ्जोग श्रेष्ठ र मौलाकालिका अस्पतालका बालरोग विशेषज्ञ डाक्टर रविन बानियाले स्वास्थ्य परीक्षण गर्नुभएको थियो। गाउँमै शिविर राखेकाले गाउँलेहरूले पनि खुशी व्यक्त गरेका थिए। भरतपुरसम्म गएर उपचार गर्न नसक्नेहरूलाई शिविरले निकै फाइदा पुर्याएको स्थानीय शिक्षिका सुमित्रा मरच्छाले बताउनुभयो। शिविरका लागि क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, निवर्तमान अध्यक्ष रमेश पौडेल, पूर्व अध्यक्ष विशाल श्रेष्ठ, मनोज प्रधान, रोटियन नारायण प्रधान, सुसन प्रधान, राजेन्द्र ओली, रमेश पौडेल, रोट एक्ट क्लब अफ नानगढ़का पदाधिकारीहरू, प्राविधिक र डाक्टर गरी 32 जनाको टोली खेतबारी पुगेको थियो। रोटरी क्लब अफ नानगढ़ले खेतबारीलाई रोटरी सामुदायिक गाउँ बनाउन लागेको छ। अपाङ्ग भएका व्यक्तिहरूलाई दया नभई अवसर प्रदान गर्नुपर्ने आज एक कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन्। अपाङ्ग भएका व्यक्तिहरूलाई सार्वजनिक स्थलमा गरिने भेदभाव, यातायातका साधनहरूमा गरिने दुर्व्यवहारको अन्त्य गरिनुपर्नेमा समेत कार्यक्रममा बोल्ने वक्ताहरूले जोड़ दिएका थिए। अपाङ्ग भएका व्यक्तिहरूलाई दया भन्दा अवसर प्रदान गरौं भन्ने उद्देश्यका साथ प्रदान गरिएको एक महिने सिलाई कटाई तालिमको समापन समारोहमा बोल्ने वक्ताहरूले सो कुरा बताएका हुन्। तालिममा 32 जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो भने पार्वती महतोले प्रशिक्षण दिनुभएको थियो। समापन समारोह चितवनका प्रहरी नायक उपरीक्षक सञ्जय बहादुर राउतको प्रमुख आतिथ्य एवं अपाङ्ग जागरण अभियानका अध्यक्ष अम्बिका लाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो। एक महिने सिलाई कटाई तालिमको आयोजना अपाङ्ग जागरण अभियान चितवनले गरेको थियो भने यस तालिममा तालिमबाट आफूहरूको जीवन स्तरमा परिवर्तन आउने प्रशिक्षार्थीहरूले बताएका थिए। पूर्वी चितवनको पदमपुर 8 सिमल बस्तीमा रहेको जनहित प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकको आज स्वास्थ्य परीक्षण गरिएको छ। सन्त पौल मोबाइल क्लिनिक नामक कोरियन संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरमा विद्यालयका 300 विद्यार्थी र 200 अभिभावकको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक भरतराज रेग्मीले जानकारी दिनुभयो। सो अवसरमा बिरामीहरूलाई निशुल्क औषधि समेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो। कार्यक्रम विद्यालयका अध्यक्ष पदमबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। पूर्वी चितवनको बछौलीका एक वृद्ध विगत 16 दिनदेखि बेपत्ता भएका छन्। दाउरा खोज्न जंगल गएका बछौली छक्का 65 वर्षीय फाकुना चौधरी यसरी बेखबर भएका हुन्। गएको चैत्र 29 गते घरबाट हात्तीसार नजिकैको जंगलमा दाउरा खोज्न गएका चौधरी भोलिपल्टसम्म नफर्किएपछि स्थानीयले खोजी शुरू गरेका थिए। जंगलमा वन्य जन्तुले आक्रमण गरेको आशंकामा निशुल्क निकुञ्चका हात्ती समेत परिचालन गरेर खोजी गरिए पनि अवस्था पत्ता लाग्न नसकेको भतिज वासुदेव चौधरीले जानकारी दिनुभयो। उहाँले आफन्तर जंगल क्षेत्रमा खोजी गरेको भए पनि कहीँ फेला पार्न नसकेको भन्दै खोजीका लागि आज सार्वजनिक अपील गर्नुभएको छ। उनको खोजीका लागि छोरा जयनारायण चौधरीले इलाका प्रहरी कार्यालय रत्नगरमा निवेदन समेत दिनुभएको छ। रत्नगर प्रहरीले खोजी जारी रहेको जनाएको छ। विद्युतको राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेको नलप्रासीको धौवादी एक धौवादीमा वायु अर्थात हावाबाट निकालिएको बिजुलीले गाउँ झलमल्ल भएको छ। पहिले विद्युत नहुँदा मटीतेलबाट बालिने टुकीको भरमा रात काट्न बाध्य भएका त्यहाँका बासिन्दालाई वायु ऊर्जा अर्थात हावाबाट उत्पादन गरिने बिजुलीको उज्यालोमा बस्न पाएका छन्। त्यसमाथि बिहानै उठेर काम गर्न समेत सजिलो भएको स्थानीय बासिन्दा होमबहादुर ठाडा मकरले बताउनुभयो। त्यति मात्रै होइन, गाउँमा बिजुली आएपछि राति बत्तीका कारण पढ्न नपाएका बालबालिकाहरूले समेत पढ्न पाएका छन्। जसले बालबालिकाहरूको पढ़ाईमा समेत सुधार आएको अर्का स्थानीय बासिन्दा धनबहादुर ठाडा मकरले बताउनुभयो। 12 महिना 24 घण्टा हावा चलिरहने धवादी डाँडामा एसियाले विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा हावाबाट गत 2068 साल पौष महिनादेखि विद्युत उत्पादन शुरू भएको थियो। राष्ट्रिय प्रसारण लाइन पुगेको क्षेत्र अहिले अत्यावश्यक विद्युत चाहिने समयमा करिब 75% अन्धकार हुन्छ। यस्ता साना आइचनाबाट नलप्रासीको धवादी गाउँ भने 24 घण्टा झलमल हुने गरेको छ। अब पालु अर्पण चुनावको अर्पण चुनावमा हाम्रो प्रश्न छ, कंग्रेस नेतृत्वको सरकार पार्टी भन्दा बाहिरबाट चलेको भन्ने कंग्रेस नेता अर्जुन नरसिंह केसीको आरोपप्रति तपाईँ के भन्नु छ? ए त्यस्तै लाग्छ व्यर्थको आरोप, से पार्टी नेतृत्वलाई चुनौती। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालु ट्राफिक खबरको यति बेला नारायणगढ टोडा बिर्ग सड़क खण्ड खुल्ला छ, त्यसै गरी नारायणगढ मोगलिन, मोगलिन ओबीसी काठमाडौँ सड़क खण्ड, मोगलिन दमौली पोखरा सड़क खण्ड र नारायणगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556 63 063, मोबाइल नम्बर 98550 61 743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रममा 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रममा 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमानमा शाखाले जनाएको छ। त्यस्तै भोलि बिहानैदेखि घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरेसो प्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम झुवानी सामुदायिक पुस्तकालय द्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारी सँगै हामी स्थानीय समाचारको अन्त्यमा छौं। तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला। हामीलाई सम्झने फोन नम्बर हो 056 65 225 63 330, फ्याक्स नम्बर 056 65 331। इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ। इमेल ठेगाना हो radioarpannews@gmail.com। हवस् त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np पनि संसारभरकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार।